ढकमा चिची हाल्नु पर्थ्यो पहिला हुलाकमा चिची हाल्नु पर्थ्यो त्यो चिचीले मायालाई सबै खबर गर्थ्यो अहिले फेरि संसारमा त्यो मोबाइल फोन आयो फोन गरौँ फोन लाग्दैन टाउको मात्रै खायो सबको हातमा मोबाइल सेट हुने कहिले होला माया सा भेट हुने ए भन्छन् इजी छ भन्छन् इजी छ मायालाई फोन गर्यो नेटवर्क इजी छ मायालाई फोन गर्यो नेटवर्क इजी छ मोबाइल फोन फेसन भयो सबको हातमा आयो नेटवर्कको समस्यालाई सताउनु सतायो जहाँ गयो जता गयो हिँड्न कतै इजी सधैँ हुने नेटवर्क यो बेसिक अपेजी राइट ए भन्छन् इजी छ ए भन्छन् इजी छ मायालाई फोन गर्यो नेटवर्क इजी छ मायालाई फोन गर्यो नेटवर्क इजी छ कहिले कता कहिले कता सधैँ पर्ने डुल्न जागे निलाको माया सकिएन भुल्न मैले पनि लाइन बसी सिम कार्ड किने जहिले पनि चाहिने बेला नेटवर्क नदिने न त माया न भेट्न माउने किन होला डायल टुनाउने ए भन्छन् इजी छ भन्छन् इजी छ मायालाई फोन गर्यो नेटवर्क बिजी छ मायालाई फोन गर्यो नेटवर्क बिजी छ जुले ठाउँमा डुलिन्छ भुल्ने ठाउँमा भुल्ने न त अब फल लाग्छ न त फुल फुल्ने आज भन्दा भोलि खर्च हुँदै जाने झन्झन मोबाइल फोन लिए देखि टेन्सन टेन्सन ए भन्छन् इजी छ भन्छन् इजी छ मायालाई फोन गर्यो नेटवर्क इजी छ मायालाई फोन गर्यो नेटवर्क इजी छ परिचय माग्ने मोबाइलमा फोन गर लाग्दैन लाग्ने माया फेरि रिसले चुर्हुने संसार माध्यम मोबाइल झन् चुर्हुने ए भन्छन् इजी छ भन्छन् इजी छ मायालाई फोन गर्यो नेटवर्क इजी छ मायालाई फोन गर्यो नेटवर्क इजी छ म त धेरै टाढा तिमी देउराली टाढाको माया तलाई यो तर एकदमै गाढाको घरमा फोन गरम भने फोन उठाउने अरू मोबाइलमा लाग्दैन मैले कसो गरौँ ए भन्छन् इजी छ ए भन्छन् इजी छ मायालाई फोन गर्यो नेटवर्क चढ्ने बाटो हिँड्ने बटुवाको हातमा साइकल चढ्ने बाटो हिँड्ने बटुवाको हातमा मोबाइल पनि जे भयो जसको पनि साथमा नो पार्किङमा गाडी रोक्दै भन्छन् हेलो हेलो जो कोहीले बुझ्ने गरौँ मोबाइलको खेलो के बोल्ने हो